अलिसा म्युजिक प्राली प्रस्तुत गर्दछ वीरसिंह छगुन्ना बिरुको पहिलो प्रस्तुति अब पागल हुन देऊ भमलाई, जसमा स्वर रहेको छ बिरु कार्की रवि र निर्मला नेपालीको। रुपु तिमी मेरो मुटु हौ, तिमी नै संसार हौ, मेरो जीवन अनि साहस, मलाई नछोड रुपु, मलाई नछोड, म तिमी बिना बाँच्न सक्छु र रुपु। मुटु तिमी धड्कन हौ मेरो, तिमी बिना संसारै अधेरो, तिम्रै यादमा तडपी तडपी रुन देऊ हो मलाई, जसलाई विश्वास गरी बस्दै उसले पनि छोडिन्न, आज अब पागल हुन देऊ हो मलाई, जसलाई विश्वास गरी बस्दै उसले पनि छोडिन्न, आज अब पागल हुन देऊ हो मलाई। पनि तिमीलाई आफ्नै संसार ठानेर तिम्री भर परेर बसेकी थिए, अचानक तिमीले मलाई छोडी अन्तै नाता जोडी गयो, भन बिरु ममा के को कमी थियो र। विश्वास गरिनौ किन, भन्दा पनि म बाँच्नै सक्दिन, तिम्रै यादमा तडपी तडपी रुन देऊ हो मलाई, जसलाई विश्वास गरी बस्दै उसले पनि छोडिन्न, आज अब पागल हुन देऊ हो मलाई, जसलाई विश्वास गरी बस्दै उसले पनि छोडिन्न, आज अब पागल हुन देऊ हो मलाई। तिमी बिनाको जीवन कल्पना पनि गर्न सक्दिन, तिमी त म बिना बाँच्न सक्छौ होला, म त मर्छु रुपु, म त मर्छु। तिम्रै चिन्ता र पीर छ, मुटु घुमाई बाजेको शरीर छ, तिम्रै यादमा तडपी तडपी रुन देऊ हो मलाई, जसलाई विश्वास गरी बस्दै उसले पनि छोडिन् आज, अब पागल हुन देऊ हो मलाई, जसलाई विश्वास गरी बस्दै उसले पनि छोडिन् आज, अब पागल हुन देऊ हो मलाई, बरु मेरो मुठुले धट्किन छोड्ला तर मैले तिमीलाई छोड्दिन भनेर, आज किन बाचा तोड्दैछौ बिरु, किन ए बिरु, तिमी जहाँ भए पनि आई मिस यु है बिरु, आई मिस यु। मजुनी जुनी तिम्रो भए कसैको नहुने, तिम्रै यादमा तडपी तडपी रुन देऊ हो मलाई, जसलाई विश्वास गरी बस्दै उसले पनि छोडिन् आज, अब पागल हुन देऊ हो मलाई, जसलाई विश्वास गरी बस्दै उसले पनि छोडिन् आज, अब पागल हुन देऊ भो मलाई, सपना गीत बनाई लेखेको, तिम्रै यादमा तडपी तडपी रुन देऊ हो मलाई, जसलाई विश्वास गरी बस्दै उसले पनि छोडिन् आज, अब पागल हुन देऊ हो मलाई, जसलाई विश्वास गरी बस्दै उसले पनि छोडिन् आज, अब पागल हुन देऊ हो मलाई, कसलाई विश्वास गरी रेकर्डिङ अलिसा डिजिटल रेकर्डिङ स्टुडियो बर्फिफल गल्ली अत्तरिया कैलाली फोन नम्बर 98 48 74 71 79। के तपाईँहरू आधुनिक पप लोकदेउरा ठाडी भाका भजन कुमाउनी राणा थारू हिन्दी गीतहरू रेकर्ड गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने काठमाडौँको अलिसा डिजिटल रेकर्डिङ स्टुडियो अब हाम्रै सुन्दर सहर अतरियामा काठमाडौँकै म्युजिक क्वालिटीमा गीतहरू धमाधम रेकर्ड भइरहेका छन्। यदि तपाईँहरू पनि गीत रेकर्ड गर्ने तयारीमा हुनुहुन्छ भने सम्झनुहोस् अलिसा डिजिटल रेकर्डिङ स्टुडियो महेन्द्रनगर रोड बरपिपर गल्ली अतरिया कैलाली। सम्पर्क नम्बर 98 48 74 71 79 98 064 37 266। प्रबन्ध निर्देशक वरिष्ठ गायक तथा संगीतकार किशोर कुमार भण्डारी।